एउटा फर्म हुन सक्छ वित्तीय यो हस्तान्तरण र के पर्छ भन्ने कुराहरू छन्। अन्त वित्तीय संहिताका विभिन्न पाठ मध्ये वित्तीय हस्तान्तरण के के समेट छ भन्ने कुराहरू यसका व्याख्या फरक फरक छन् कि बजार वित्तीय हस्तान्तरण भनेको चाहिँ अनुदान मात्रै हो भन्ने विषयका व्याख्या पनि छन्। चारवटा अनुदान छन् नि, सामान्यकरण अनुदान, सशक्त अनुदान र विशेष अनुदानको एक त एउटा सरकारले तर सरकारले जुन हस्तान्तरण वित्तीय हस्तान्तरण भन्ने व्याख्या पनि बजारमा पाउने हुन्छ। अब त्योभन्दा अलिक माथि उठेर यो तपाईँलाई एउटा मतलब प्रमाणको रूपमा प्राकृतिक स्रोत वित्त आयोग भन्ने जानकारी पुस्तिका भन्ने छ, यो किताबले समेत लेखेको र हाम्रो व्यवहारिक अभ्यासमा भएको एउटा परिभाषा छ, छोटो परिभाषा। यसले चाहिँ ती अनुदानलाई मात्र भन्दैन, यसले चाहिँ ऋणलाई पनि भन्छ, यसले प्राकृतिक स्रोतको ऋणको पाठ पाठ पनि वित्तीय हस्तान्तरण हो भन्ने व्याख्या गर्छ। त्यही अनुसार तपाईँले उत्यो अन्तर सरकारी वित्तीय हस्तान्तरणलाई व्याख्या गर्नुपर्छ। एउटा मात्रै लेख्नु त वित्तीय हस्तान्तरण भनेको अब अनुदानमा मात्रै सीमित नहुनु होला है, अनुदान मात्रै हो भनेर पावर पोइन्ट बनाएर स्लाइड बनाएर विभिन्न ठाउँमा हामीले पनि यसको ट्रेनिङहरू दिँदा पनि त्यो किसिममा हामीले छोड्न पनि आउँदैन होइन, यो पनि भनेको छ। तर अब यो किताबमा लेखेर अभ्यास गर्नु भएको हुँदा सबैलाई छोड्नु पर्ने थियो, त्यसले त्यसमा के अब यो वित्तीय हस्तान्तरणलाई चाहिँ हामीले सैद्धान्तिक रूपबाट लेख्दा हामीले ओभरअलमा लेख्छौँ, हाम्रो सन्दर्भको कुरा गरेर जाउँ। नेपाल सरकारले हाम्रो सन्दर्भ गरेर मैले सिद्धान्तमा गएन, नेपाल सरकारले प्रदेश तथा स्थानीय तहको र प्रदेश सरकारले स्थानीय तहको प्रदेश सरकारले स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा त्यो दुईटा सूचकलाई अन्डरलाइन गर्ने परीक्षासम्म यसका अत्यन्तै सङ्ग्रह मूल हामीलाई दुईटा हो, अरू छन् अहिले हामी देख्छौँ। खर्चको आवश्यकता र के राजस्व क्षमताको आधारमा आयोगको सिफारिसमा आयो भन्नाले प्राकृतिक स्रोत तथा वित्त आयोग भनेर लेख्ने यहाँ चाहिँ तपाईँले प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा राजस्व बाँडफाँड रोयल्टी बाँडफाँड अगाडि नै व्याख्या छ, यही गभर्मेन्टले गरेको राजस्व बाँडफाँड रोयल्टी बाँडफाँड बाँडफाँड र अनुदानको रूपमा अनुदानको रूपमा रकम हस्तान्तरण गर्ने प्रणाली रकम हस्तान्तरण गर्ने प्रणालीलाई अन्तर सरकारी वित्तीय हस्तान्तरण भनिन्छ। अब यसभित्र हामी अनुदानका कुराहरू गरौँ। अब तपाईँहरूले परीक्षामा यति कुरा खोजेपछि सबै पाठमाको रहेछ, अनुदान हाम्रा के छन्, के अनुदान हुन्छन् भनेर संविधानको प्रोभिजन यहाँले हेरिहाल्नुहुन्छ। हाम्रो यी कुराहरू कहाँबाट उठान भयो भन्ने सन्दर्भमा धारा 56, 57, 58, 59, 60 लगायतका यी अधिकारबाट आयो, त्यहाँबाट बाँडफाँड गर्नुपर्छ भन्ने कुराहरू लेखिहाल्नुहुन्छ। अब यसमा अहिलेको हाम्रो व्यवस्था अन्तर्गत अन्तर सरकार वित्त व्यवस्थापन 74 अनुसार के छ त अनुदानका कुराहरू अन्तर सरकार वित्त हस्तान्तरण 2074 अनुसार अन्तर सरकार वित्त व्यवस्थापन ऐन वित्त व्यवस्थापन ऐन 2074 अनुसार वित्तीय हस्तान्तरण हुने अनुदानहरू अवदान चारवटा अनुदान छन्। यसमा एउटा वित्तीय समानीकरण अनुदान, नाम त थाहा छ के हो यो भन्ने बुझ्नु भएको छ, वित्तीय समानीकरण अनुदान। यसलाई थोरै लेख्नु न, नेपाल सरकारले प्रदेश तथा स्थानीय तहको त्यही अघि दुईटा कुरा हो, खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा प्रदेश र स्थानीय तहलाई एउटा पोइन्टमा सम्झिन भाइ, अर्कोमा नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठेको राजस्वलाई प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठेको राजस्वलाई प्रदेशले प्रदेशभरका स्थानीय निकाय स्थानीय तह प्रदेशले प्रदेशभरका आफ्नो प्रदेशभित्रका प्रदेशभरका स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा आयोगको सिफारिस अनुसार हस्तान्तरण गर्ने अनुदान, आयोगको सिफारिस अनुसार उसले सिफारिस गर्छ आधार र ढाँचाहरू अहिले के हुन्छन्, आधार कुन कुन आधारमा सिफारिस हुन्छ भन्ने हेर्छ, आधार र ढाँचा अनुसार हस्तान्तरण गर्ने र अब वित्तीय समानीकरण अनुदानका आधारहरू भनेर तपाईँले कन्ट्री पार्नुपर्ने चाहिँ यो कुन कुन आधारमा वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने प्रावधान छ भन्छ, यसका सातवटा कुराहरू जान्नु पर्छ। प्रदेश तथा स्थानीय तह, अब अगाडि प्रदेश स्थानीय तह नै जाने हुँदा तपाईँले लेख्नु पर्दैन, बाँकी भाषामा प्रदेश र स्थानीय तहमा यो हस्तान्तरण हुने हो, त्यसैले कानुनमा चाहिँ हरेक पोइन्टमा प्रदेश तथा स्थानीय तहको भनेर लेखेको छ, त्यो तपाईँहरूले परीक्षामा लेख्नु पर्दैन, पछाडिको पाठमा लेख्दा हुन्छ। शिक्षा स्वास्थ्य खानेपानी जस्ता मानव विकास सूचकाङ्क शिक्षा स्वास्थ्य तथा खानेपानी जस्ता मानव विकास सूचकाङ्क अर्को अन्य प्रदेश वा स्थानीय तहको सन्तुलित विकासको अवस्था अर्को आधार यो अन्य प्रदेश वा स्थानीय तहको सन्तुलित विकासको अवस्था अर्को आर्थिक सामाजिक वा अन्य कुनै प्रकारको विभेदको अवस्था आर्थिक सामाजिक वा अन्य कुनै प्रकारको विभेदको अवस्था अर्कोमा पूर्वाधार विकासको अवस्था र आवश्यकता पूर्वाधार विकासको अवस्था र आवश्यकता जनतालाई पुर्याउनु पर्ने सेवा अर्को राजस्वको अवस्था र उठाउन सक्ने क्षमता राजसँगको अवस्था र ठाउँ सक्न क्षमता. अर्को चाहिँ खर्चको आवश्यकता. खर्च केमा आवश्यकता छ, उसले आफ्नै स्वरूप कति जुटाउन सचेत गराएको छ. मैले यो चाहिँ परीक्षामा लेख्ने भाषाको या बनाएको थिएँ. नोटमा प्रदेश र स्थानीय तहको त्यति थुकै छैन, हरेक पोइन्टमा किन लेख्नु पर्छ. प्रदेश र स्थानीय तहको खर्चको आवश्यकता, प्रदेश र स्थानीय तहको खाने खाने अवस्था, त्यो लेख्नु पर्दैन. त्यसरी लेख्ने. अब कुरा के बुझ्नुहोस् भने, अब यो चाहिँ हाम्रा कानुनी आधारहरू दिएको छ, तर प्राकृतिक स्रोत तथा वित्त आयोगले के यी सबै आधारहरूलाई प्रयोग गर्न सकेको छ कि छैन? प्राकृतिक स्रोत तथा वित्त आयोगले यी सबै हामीले कानुनले उल्लेख गरे अनुसारका आधारहरूलाई आधार मान्न सकेको छैन, किनभने हामीसँग डिसएग्रिगेटेड डाटा छैन. यी सबै कुराका सबै स्थानीय तह सबैवटा कार्यालयका हामीसँग तथ्याङ्क छ त राज्यसँग छैन. त्यसै गरी तत्कालै काम चलाउनका लागि हामीले कसरी सिफारिस गरेका छौँ त भन्ने, अहिले 76-77 लागि सिफारिस गरेको आधार र ढाँचा भन्नुहोस् र थोरै 4-5 कुराहरू छन्. अब 76-77 लागि वित्तीय समानीकरण अनुदान सिफारिसको आधार र ढाँचा, सिफारिसको आधार र ढाँचा. अब त्यसभित्र आधार भन्नुहोस् अनि ढाँचाको रूपमा प्रतिशत टेबल बनाउने हो. आधार ढाँचाको रूपमा प्रतिशत, यो चाहिँ हामी प्रदेशको लागि हेर्छौँ. प्रदेश स्थानीयको छुट्टै छ कि, फेरि आधार र ढाँचा नै फरक छ. प्रदेशका छुट्टै स्थानीय छुट्टै छ. एउटै टेबलमा अटाउनु भएको भए राम्रो हुन्थ्यो. यसरी यो बाटो कुरा चाहिँ के बुझ्नुहोस् भने, अब अघि हामीले कानुनले भनेअनुसारका सबै आधारहरू प्रयोग भएका छैनन्. अब स्थानीय तहको लागि चाहिँ खर्चको आवश्यकता र राजस्व क्षमता बिचको अन्तरलाई 70% दिएको छ. मानव गरिबी सूचकाङ्क भनेर 15% दिएको छ. आर्थिक सामाजिक विभेद सूचकाङ्कलाई 5 यति वेटेज दिएको छ र पूर्वाधार सूचकाङ्कलाई 10 भनेर यसरी दिएको छ. 70, 15, 5, 10 सम्झिनु भयो तपाईँले खाँचा थियो. यो चाहिँ हामीले स्थानीय तहको कुरा गर्यौँ. प्रदेशको लागि चाहिँ सेवा लागतको सूचकाङ्क भन्ने छ, बहुआयामिक गरिबी सूचकाङ्क भन्ने छ. यहाँनिर तपाईँहरूलाई जिज्ञासा हुनसक्छ, एउटामा मानव गरिबी सूचकाङ्क भन्छ, अर्कोमा बहुआयामिक गरिबी सूचकाङ्क. प्रदेशमा चाहिँ बहुआयामिक, यो भन्नुको पछाडि हामीसँग प्रदेशगत बहुआयामिक तथ्याङ्क छ राज्यसँग, त्यसैलाई बेसमान लिएको. र अर्को चाहिँ आर्थिक सामाजिक विभेदको सूचकाङ्कलाई 15 छ र पूर्वाधार सूचकाङ्कलाई 10 छ. र यसमा चाहिँ 60, 15, 15, 10. अब कुरा के बुझ्नुहोस् भने, यो सङ्ख्या अहिले मैले भनेको थिएँ, तपाईँलाई कठ पार्न गाह्रो होला. प्रदेश र स्थानीयको समान कि फरक, फरक पर्सेन्टेज र सूचक पनि अलिक फरक किसिमका छन् है भन्ने बुझ्ने. अनि फरक अन्त कहाँ हो, हाम्रो कानुनभन्दा फरकै किसिमकै छन् है, जुन राज्यसँग तथ्याङ्क पाइने पाइने खालका छन् त्यसलाई बेस मानेर गरेको हो. कानुनभन्दा फरक भन्नाले उल्टो चाहिँ होइन, कानुनको मर्म अनुसारै मिल्दाजुल्दो प्रयोग गरिएको हो. यति मात्र बुझिदिनुहोस्, समानीकरण विषय थियो. सशर्त अनुदान, सशर्त अनुदान अब यो सशर्त अनुदानको एउटा परिभाषिक एउटा वाक्यको लेख्नुहोस्, त्यतिबाट बुझिहाल्नुहुन्छ. शर्त राखेर दिने हो. राष्ट्रिय नीति तथा कार्यक्रम, राष्ट्रिय नीति तथा कार्यक्रम, मानव पूर्वाधारको अवस्था अनुसार कुनै योजना कार्यान्वयन गर्न कार्यान्वयन गर्न नेपाल सरकारले प्रदेश वा स्थानीय तह र प्रदेश सरकारले स्थानीय तहलाई प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा उपलब्ध गराउने अनुदान प्रदेशले कसलाई स्थानीयलाई सिफारिस त यही माथि आयोगकै हुनुपर्छ अर्को छैन उसकै सिफारिस हुनुपर्छ आयोगको सिफारिसमा उपलब्ध गराउने अनुदान अब यहाँलाई के बुझ्नु पर्यो भने समानीकरण अनुदान र सशक्त अनुदान नेपाल सरकारले कसलाई दिन सक्छ प्रदेश र स्थानीय प्रदेशले कसलाई स्थानीयलाई पनि दिँदो रहेछ भन्ने प्रावधान छ भनेर बुझिदिनु पर्छ ल सहर त अनुदानै थियो आधार अघिकै हो अब अर्को समपूरक अनुदान अब समपूरक भनेको त्यो शब्दबाटै बोल्नुहोस् मेरो प्रदेशमा मैले कुनै योजना नै काम गर्नु पर्यो भने त्यसको योजनाको लागत जसबाट आउने रिटर्नको समालेता यो अध्ययन गर्छु अनि कति खर्च हुन्छ भन्ने कुरा गर्छु सम भनेपछि अर्कोले पनि कन्ट्रिब्युसन गर्ने हो त्यो कन्ट्रिब्युटरले हुन्छ अब प्रदेशले पनि त्यो योजनाका लागि 100% योगदान गर्ने अनि माथि सम के हुन्छ यो अनुदान समपूरक अनुदान प्रदान गर्ने नेपाल सरकारले पनि योगदान गर्ने दुवैको संयुक्त योगदान हुन्छ त्यसलाई समपूरक अनुदानको रूपमा त्यसलाई लेख्न त नेपाल सरकारले प्रदेश वा स्थानीय तहलाई पूर्वाधार विकास सम्बन्धी कुनै योजना कार्यान्वयन गर्न प्रदान गर्ने अनुदान पूर्वाधार विकास सम्बन्धी इन्फ्रास्ट्रक्चर चाहिँ हुने पर्यो भनेर त्यो पूर्वाधार भन्ने शब्दलाई चाहिँ अन्डरलाइन दिनुहोस् पूर्वाधार विकास सम्बन्धी कुनै योजना कार्यान्वयन गर्न प्रदान गर्ने अनुदान अर्को पोइन्टमा अब यहाँ तपाईँले उठाउनु भएको चाहिँ यो प्रदेश कानुन बमोजिम भन्ने चाहिँ समग्र प्रदेशले स्थानीयमा आफ्नो कानुन बमोजिम जान्छ प्रदेशले स्थानीय तहलाई प्रदेश कानुन बमोजिम समपूरक अनुदान प्रदान गर्न सक्ने अब यो चाहिँ कुनै पनि योजनाको कुल लागतको अनुपातमा डिटरमाइन हुन्छ त्यो कुरा चाहिँ लेख्नुहोस् कस्ट इस्टिमेट गर्नु पर्यो पहिले कति करोडको हो कति अरबको त्यसको आधारबाट तय हुन्छ समपूरक अनुदान योजनाको कुल लागतको अनुपातमा निर्धारण गरिन्छ प्रदान गरिन्छ योजनाको कुल लागतको अनुपातमा प्रदान गरिन्छ र अब कानुन बमोजिम हाम्रो कन्ठपाठ नै पढ्ने तपाईँका आधार चाहिँ के हो समपूरक अनुदान गर्दा लिइने आधार अहिलेको समानीकरण भन्ने जस्तै त्यसका आधारहरू छन् सजिलो छन् सबै एकैपटक मैले याद गरिहाल्नु चाहिँ योजनाको सम्भाव्यता एउटा आधारहरू भन्नुहोस् योजनाको सम्भाव्यता योजनाको लागत अर्को पोइन्टमा अर्को योजनाबाट प्राप्त हुने प्रतिफल वा लाभ योजना सम्पन्न भएपछि के आउन सक्छ त रिटर्न भनेर प्रतिफल वा लाभ पहिले सम्भाव्यता सम्भाव्यता भएपछि अब त्यो सम्भावना पुगेको योजनाको लागत कति पर्छ लागत अब लागत पछि त्यो लागत खर्च गरेपछि कति लाभ आउँछ त लाभ अर्को चाहिँ योजना कार्यान्वयन गर्न सक्ने वित्तीय तथा भौतिक क्षमता र जनशक्ति वित्तीय तथा भौतिक क्षमता र जनशक्ति अर्को योजनाको आवश्यकता र प्राथमिकता यति आधारबाट हामीले योजना कार्यान्वयन गर्ने गर्न सक्ने वित्तीय भौतिक क्षमता र जनशक्ति अर्को चाहिँ योजनाको आवश्यकता र प्राथमिकता। यति आधारबाट समपूरक अनुदान प्रदान गरिन्छ र अर्को चाहिँ विशेष अनुदान भन्छ। विशेष अनुदानका तिनवटा कुरा छन्, यति जान्दा भइहाल्छ हामी। यो तिनवटा आधारबाट तिनवटा उद्देश्य परिपूर्ति गर्नको लागि ल विशेष अनुदान भनेर त्यसभित्र नेपाल सरकारले प्रदेश तथा स्थानीय तहबाट सञ्चालन गरिने नेपाल सरकारले प्रदेश तथा स्थानीय तहबाट सञ्चालन गरे कुनै खास योजना भनेर खास योजनालाई अन्डरलाइन दिने। यो विशेष भनेपछि खास योजना हुनुपर्छ। नेपाल सरकारले प्रदेश तथा स्थानीय तहबाट सञ्चालन गरिने कुनै खास योजनाको लागि प्रदान गर्ने अनुदान। अर्को पोइन्टमा प्रदेशले पनि स्थानीय तहलाई प्रदेश कानुन बमोजिम विशेष अनुदान प्रदान गर्न सक्ने। र यस्तो अनुदानको निम्न तिनवटा उद्देश्य हाम्रो कानुनमा व्यवस्था गरेका तिनवटा कुरा तिनवटा उद्देश्यमा केन्द्रित हुनुपर्छ यो विशेष अनुदान। पढ्नु भएको छ तिनवटा उद्देश्य विशेष अनुदानदेखि त्यो उद्देश्य मुख्य अधिकार आधार छ तिनी उद्देश्यमा हो। एक, शिक्षा स्वास्थ्य खानेपानी जस्ता आधारभूत सेवाको विकास र आपूर्ति गर्ने कुनै क्षेत्रमा खानेपानी आयोजना बनाउने यहाँ चाहिन्छ नि यहाँ खडेरी पऱ्यो त्यहाँ खानेपानी नै अप्ठ्यारो पऱ्यो। चाजरकोटमा विद्यालयबाट विद्यार्थी चाहिँ खोलामा गएर पानी खान थाले अब त्यसमा त्यहाँ मानिस भनेपछि शिक्षा स्वास्थ्य खानेपानी जस्ता आधारभूत सेवाको विकास र आपूर्ति गर्ने हस्पिटल बनाउनु पर्यो, स्कुलको स्थापना गर्नु पर्यो, कलेज भने यस्तो मान्यो। शिक्षा स्वास्थ्य खानेपानी जस्ता आधारभूत सेवाको विकास र आपूर्ति गर्ने एउटा उद्देश्य यो हो। अर्को चाहिँ अन्तर प्रदेश र अन्तर स्थानीय तहको सन्तुलित विकास गर्ने। अन्तर प्रदेश र अन्तर स्थानीय तहको सन्तुलित विकास गर्ने यो उद्देश्यबाट विशेष अनुदान जान्छ। तेस्रो चाहिँ अन्तर स्थानीय तहको सन्तुलित विकास गर्ने। तेस्रो उद्देश्य भनेको आर्थिक सामाजिक वा अन्य कुनै प्रकारले विभेदमा परेको वर्ग वा समुदायको उत्थान र विकास गर्ने। वर्ग वा समुदायको उत्थान उत्थान र विकास यति हो। यति विषयको ज्ञान राख्नुभयो भने तपाईँले यो अनुदानको पात्रहरू सक्नुहुन्छ। अनि के गर्दैछ भन्दा प्राकृतिक संहिताले आफ्नो अधिकार प्रयोग गरेर आधार ढाँचा बनाउँछ त्यही बमोजिम पार पार गर्ने गरेको छ। यसमा महाधिकार कार्यालयले पनि के भूमिका छ यो चाहिँ तिनवटा उद्देश्यका लागि अनुदान वितरणमा छ भूमिका मालिकले त कार्यालयले भूमिका छ बाँड्ने यसरी हो उसले आधार ढाँचा तयार गरिदिन्छ पठाइदिने रकम अघि गर्ने पत्रणले खानमन्त्री गरेर होइन पठाउने सम्बन्धको काम नै ल अब राष्ट्र ब्याङ्क फाँडको पाटो हेर्नु अब राजस्व पाटफाँडको विषय हामी बुझिहाल्नुहुन्छ। तिन तहमा के छन् बसात कोष छ आफ्ना आफ्ना कोष सञ्चित कोष सङ्घीय सञ्चित कोष प्रदेश सञ्चित कोष स्थानीय सञ्चित कोष। अब राजस्व बाँडफाँड गर्नको लागि चाहिँ हामीले विभाज्य कोष भन्नु अब त्यो कोषमा हामीले राजस्वबाट प्राप्त गरेको आमदानी सङ्कलन हुन्छ अनि त्यो कोषबाट विभाज्य कोषबाट सङ्कलित राजस्व विभिन्न तहमा बाँडफाँड गर्छौँ। त्यो बाँडफाँड गर्नका लागि मूल रूपमा यहाँ हामीले बुझ्नुपर्ने एउटा चाहिँ आन्तरिक अन्त शुल्कको पाटो छ अनि अर्को चाहिँ मूल्य अभिवृद्धिबाट प्राप्त हुने राजस्वको पाटो हुन्छ। त्यसको पछि हामीले पढ्नुभएको होला 70-15-15। अब यो कर राजस्वबाट प्राप्त भएको राजस्व सङ्घ सरकारमा 70% रहन्छ। प्रदेशहरू सातवटा प्रदेशका लागि त्यो सङ्कलित मध्ये 15% र बाँकी 15% अर्को चाहिँ सबै स्थानीय तहका लागि भनेर पाँच खाना हुन्छ। त्यो चाहिँ स्थानीय तहका लागि हो। अब कसलाई कति भन्ने चाहिँ त्यसको आधार छ। अर्को चाहिँ यसका आधारहरू के के हुन्छन् भन्ने सन्दर्भ पनि ज्ञान राख्नुहोस्। पहिला थोरै भागसँग लेख्नु न, राजस्व बाँडफाँड भनेर विभिन्न तहका सरकारको वित्तीय स्रोत आवश्यकतालाई सम्बोधन गर्नका लागि एकदम सरकारले सङ्कलन गरेको राजस्वको निश्चित हिस्सा एक तहका एकदमै सरकारले सङ्कलन गरेको राजस्वको निश्चित हिस्सा विभिन्न तहका सरकारहरू बिच गरिने बाँडफाँड राजस्व बाँडफाँड हो। गरिने बाँडफाँड नै राजस्व बाँडफाँड हो। बाँडफाँड हो। अब यो सङ्घीय सञ्चित कोषबाट सङ्घ प्रदेश र स्थानीय तहमा प्रदेश सञ्चित कोषबाट चाहिँ प्रदेश र स्थानीय तहमा बाँडफाँड गर्नुपर्ने भन्ने व्यवस्था छ। त्यसलाई यो पर्सेन्टेज लेख्नु हुन्छ होला। ल मूल्य अभिवृद्धि कर अहिले हाम्रो काम भयो चाहिँ नेपालको सन्दर्भमा भन्ने कुरा हो यो मूल्य अभिवृद्धि कर र कस्तो अन्तशुल्क आन्तरिक उत्पादनबाट सङ्कलित अन्तशुल्क त्यो अघि आयात गर्दा पैठारी गर्दा जुन हामीले गाडी बनिन्छौँ अर बनिन्छौँ त्यसको चाहिँ होइन यो आन्तरिक उत्पादनबाट उठेको अन्त शुल्क नेपाल सरकार प्रदेश र स्थानीय तहहरू बिच क्रमशः नेपाल सरकार प्रदेश र स्थानीय तहहरू बिच क्रमशः 70%, 15% र 15% बाँडफाँड हुने व्यवस्था छ। अब यो चाहिँ प्रदेशले सङ्कलन गर्छ प्रदेशमा हुनेको स्थानीयले गर्छ त्यहाँ पनि भयो। अब सङ्घमा चाहिँ मूल्य अधिकार र अन्तशुल्कको अधिकार कसको सङ्घको हो। अब सङ्घमा सङ्घको कोषमा जम्मा गरेर उसले विभाज्य कोषमा सङ्घ विभाज्य कोषमा सुरुमा जम्मा हुन्छ। विभाज्य कोषबाट कहाँ सञ्चित कोषमा आफ्नो आफ्नो सञ्चित चिन्ता सञ्चित कोषमा पठाउने हो। अब यसका आधारहरू लेख्नु त राजस्व बाँडफाँडका आधारहरू छोटो छोटो छन् शब्दहरू यसो याद गर्दा भइहाल्छ। जनसङ्ख्या र जनसाङ्ख्यिक विवरण जनसङ्ख्या र जनसाङ्ख्यिक विवरण एउटा यो आधार हो। अर्को क्षेत्रफल हेर्ने क्षेत्रफल भनेको अर्को 15 र 15 बाँड्ने छ नि पन्ध्रै सबैमा समान जान्नु स्थानीय तहमा कतिको कति त भन्ने वेटेज हुन्छ त्यहाँ। अर्को चाहिँ मानव विकास सूचकाङ्क अर्को आधार खर्चको आवश्यकता राजस्व सङ्कलन गरेको प्रयास पूर्वाधार विकास अर्कोमा र विशेष व्यवस्था अवस्था विशेष अवस्था। अब यो चाहिँ यसो अगाडि कसैले छोटो छोटो छ जलसे मार्ग र पुबी भनेर सम्झे पनि भयो अनि यसो मनन गर्दाखेरिबाट जलसे मार्ग र पुबी यति आधारबाट चाहिँ राजस्वको बाँचेन हुन्छ। अब यहाँले बुझ्नु पर्ने अहिले 76-77 लागि राजस्व बाँडफाँडका आधार के छन् कतिवटा रहेछ त्यो आधार कति लेख्यो कानुनमा सात तर चारवटा मात्र प्रयोग गर्छ त्यस्ता लेख्ने बुझ्ने हुन्छ। यसमा चाहिँ अहिले हाम्रो प्राविधिक स्वतन्त्रताको सिफारिस गरे अनुसार जनसङ्ख्या र जनसाङ्ख्यिक विवरण जनसङ्ख्या 80 र आश्रित जनसङ्ख्या 20 मानेर प्रदेशको लागि 70 स्थानीयका लागि 70 वेटेज दिएको छ जनसङ्ख्याको विषय एउटा भनेको त्यहाँ अघि लेखेको मध्ये प एक नम्बर प्रयोग भयो अर्को क्षेत्रफललाई 15-15 दिएको छ दुई नम्बरको आधार पनि प्रयोग अर्को मानव विकास सूचकाङ्क भनेर 5-5 दिएको छ दुइटैमा समान छ 5-5 मानव विकास अर्को न्यून विकास सूचकाङ्क 6 अघिको कानुनमा छैन अब न्यून विकास सूचकाङ्क चाहिँ ती अन्य कुराहरूलाई आधार मानेर एकमुष्ट हामीसँग अभ्यास मानिएको हो उसले त्यसलाई 10-10 अङ्क दिएको छ यसमा चाहिँ 70-70 हो दुईटैमा यसको अर्थ तपाईँलाई यहाँ राजस्व 5-5 छ सबैमा 70-15-5-10 हो चारवटा कानुनले कतिवटा भन्यो 7 एरिया दिएको छ अब 7 एरिया मध्ये हाम्रो उपलब्धता र व्यावहारिक दृष्टिले सिफारिस गर्न मिल्ने आधार भनेको कति रहेछ अहिले 4 भोलिका दिनमा हामीले अध्ययन गर्दैछौँ अहिले फेरि एउटा टिमले काम गर्दैछ यसको विस्तृतिकरण गर्न कानुनले लेखे अनुसारै हामी आधारमा त्यो डाटाबेसमा जान सक्छौँ कि भनेर अहिले अध्ययन भइरहेको छ जे होस् अहिले सिफारिस गर्नु चाहिँ यो तपाईँहरूले यो कुराहरूलाई चाहिँ ध्यानमा राख्नु पऱ्यो कानुनले 6 आधारहरू स्पष्ट गरेको त्यसमा राज्यको अहिले भएको डिसएग्रिगेटेड डाटा र त्यसमा आधार मान्न सक्ने कुरा चाहिँ 4 देखिएको हुँदा ती 4 समग्रतामा आधार मानेर राजस्व बाँडफाँड गर्ने गरिएको छ मान्छेको संख्या तपाईँको स्थिति यो कुरा बुझ्नुहुन्छ होइन राजस्व शक्ति हो फेरि यो सङ्घले बाँडफाँड गर्ने कुरा भयो प्रदेशले बाँडफाँड गर्ने कुरा चाहिँ प्रदेशले बाँडफाँड गर्ने कुराहरू पनि यही आधारबाट जान सकिन्छ भन्ने नै सिफारिस हो अब के बाँडफाँड गर्ने प्रदेशहरू फरक स्थानीयलाई दिने कुरा हो आफ्नो चाहिँ कृषिमा मात्र लाग्ने एउटा छ अरू चाहिँ जो छ स्थानीयसँग स्थानीयबाट दिने पनि छ स्थानीयबाट पनि लिने छ स्थानीय पनि सङ्कलन गरेर प्रदेशलाई दिने पनि छ अब बिहारमा तपाईँले अलिकति समस्या पनि त्यसलाई लेखिदिँदा हुन्छ यी कुराहरू उठान भएपछि स्थानीय लिएर सबै नदेखाएको अनि नदिएको भन्ने छ रोहिन्टीको पनि तपाईँले 36-37 जाँदा हुन्छ हामीसँग रोहिन्टी बाँडफाँडका 5 कुराहरू छन् यसको सजिलो छ 50-25 हो रोहिन्टी बाँडफाँड यति लेख्ने यति बुझे पुगिहाल्छ 5 लेख्नु त रोहिन्टीका शीर्षक पर्वतारोहण नेपाल सरकारलाई माथि त्यसको हेडिङमा 50 प्रदेश सम्बन्धित प्रदेश 25 सम्बन्धित स्थानीय 25 र सबै सम्बन्धित प्रदेशलाई 25 सम्बन्धित स्थानीय 25 सगरमाथाबाट हिमालारोहणको रोयल्टी प्राप्त भयो भने त्यो हिमालारोहण गरे बापतको रोयल्टी नेपाल सरकारको लागि 50% हुने भयो अब सगरमाथा कति नम्बर प्रदेश एकमा त्यसका लागि इन्डोर प्रदेशलाई 25 अनि सगरमाथा कुन यति बजेपछि अरू सबै समान विद्युत 50-25 तिनटैलाई यो खालि रोयल्टी शीर्षक के रहेछ भन्ने मात्र बजेको छ विद्युत अर्को वन पानी तथा खनिज होइन छोटा छोटै वनको पनि 50-25% एउटा बुझेको चाहिँ सबैमा समान हो. खाने तथा खनिज भन्ने छ एउटा, त्यो पनि त्यही 50-25%. र अर्को चाहिँ पानी तथा अन्य प्राकृतिक स्रोत बाट रहेको प्राप्त भयो भने अब त्यसपछि पानी 50-25-25. सबैभन्दा विवादित द्वन्द्वमा रहेको टुङ्गो लाउन अलिक कठिन भएको क्षेत्र यो सगरमाथा नेपालको हो कि सोलुखुम्बुको एक नम्बर प्रदेशको भन्ने विवाद अहिले विद्युतका यी हाइड्रो पावरमा पनि आइरहेका छन्. फेरी बगर डाइभर्सनको पनि छ, अनि यो बढी गण्डकी के को पनि यसको पनि एकदम विवाद छ. अब त्यसबाट को प्रभावित हुन्छ त भनेर अहिले विस्तृत अध्ययन भइरहेको र चर्चामा रहेको छ. यही प्राकृतिक स्रोतको पाठमाको विषय छ. यो हाम्रो वित्तीय हस्तान्तरण तर्फको अलिक जटिल पाठ हो यो छ. अब अर्को ऋणको कुरा हो, आन्तरिक ऋण सम्बन्धी हो. राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले परिचालन गर्न सक्ने आन्तरिक ऋणको सीमा निर्धारण गर्ने गर्न सक्ने आन्तरिक ऋणको सीमा निर्धारण गर्ने परिचालन गर्न सक्ने कति ऋण दिने भन्ने यो एउटा कसले गर्छ कसरी भन्ने एउटा लेखेको छ. अर्को पोइन्टमा चाहिँ प्रदेश तथा स्थानीय तहले आन्तरिक ऋण लिनु अघि नेपाल सरकारको सहमति लिनुपर्ने. प्रदेश तथा स्थानीय सरकारले आन्तरिक ऋण लिनु अघि नेपाल सरकारको सहमति लिनु पर्यो. यो छ. र अर्को एउटा व्यवस्था तपाईँले बुझ्नुपर्ने, यो कानुनी व्यवस्था छैन. सङ्घले चाहिँ जिडिपीको कति पर्सेन्टको सीमाभित्र यो ऋण परिचालन गर्ने समग्र सार्वजनिक ऋण बाँच भन्ने छ. अब अर्को कानुनी व्यवस्थै भएको चाहिँ प्रदेश र स्थानीय तहको तोकिदिएको छ. प्रदेश र स्थानीय तहले ऋण कतिसम्म लिन पाउँछ? आन्तरिक राजस्वको 10% होइन, आफूले प्राप्त गरेको अनुदान र आफूले सङ्कलन गरेको आफ्नो स्रोतबाट सङ्कलित राजस्वको 10% भन्ने दुइटै हो. अनुदानलाई पनि त्यसमा क्यालकुलेसन गर्छ. जस्तो प्रदेशबाट प्राप्त गरेको अनुदान पनि हुन्छ, नेपाल सरकारबाट आएको अनुदान पनि हुन्छ, आफैले सङ्कलन गरेको राजस्व पनि हुन्छ. स्थानीयको अर्थ तिनटै हुन्छ. त्यो तिनटाको 10% सीमाभित्र लिन सक्ने भन्ने छ. अहिलेसम्म हामीलाई खासै त्यति ऋण लिने आवश्यकता जरुरत छैन. केही एक दुईवटा निकायले नगर विकास कोषबाट ऋण लिएर योजना लिएरका कामहरू गरेका छन् भन्ने सुनेको छु मैले. अब त्यसमा ह्याप्पी प्रकाशन भएको यसो भन्ने त कतै कभरेड अप मैले हेर्नु होला. मैले यही सेक्टरसँग काम गर्ने सरहरूसँग यसो बोल्दा नगर विकास कोषबाट लिएर एक दुईवटा कता कताको थालिङकाको भन्नुहुन्थ्यो, तिनीहरूले लिएर चाहिँ काम गरेको छ अहिलेको सन्दर्भमा. त्यसरी यो प्रोभिजन छ. आन्तरिक ऋण त्यतिकै लिने होइन, स्रोत अर्थ खर्च अनुसारको छैन. त्यसरी नलियो किन लिएन छ त भन्ने शङ्का होला. त्यसमा चाहिँ अर्को स्रोतै खर्च भएको छैन, ऋण लिने जरुरत छैन. प्रवेशमा भएको पैसा हुँदा हुँदै ऋण लिन्छ भएको थियो. सङ्घले आन्तरिक ऋण त नेपाल राष्ट्र ब्याङ्कबाट लिनुभयो. सङ्घले सप्लाई गर्ने नै होइन, सङ्घले त सहमति दिने हो. सङ्घले ऋण सप्लाई गर्नु होइन, ऋण लिनको लागि उसले बरु संरचना बनाइदिएको छ, जस्तो नगर विकास कोष भन्ने भयो भने नगर विकास कोषको पैसाबाट त्यो फन्डबाट सम्बन्धित स्थानीय निकायको पूर्व सहमति लिएर म ऋण लिन्छु, परिचालन गर्छु, यति अवधिमा म तिर्छु, मैले यो भन्ने समेतको प्रपोजल दिनु पर्यो, त्यस कारण म हुन्छु भन्ने सङ्घले ऋण दिन सक्छ नि सर, सङ्घले दिने मेकानिजम त उसले बनाइदिनु पर्यो होला नि त, कानुन कानुनमा त छ त, कुनै फन्ड कहाँबाट दिने भन्ने त चाहियो होला, उसको पैसा चाहियो होला नि त, दिन त कानुनमा छ त, अरू त अनुदान डट्टै जाने हो, अब ऋण परिचालन गर्न चाहिँ सङ्घको संरचना बनाउनु पर्ने होला, मलाई छुट्टै यस्तो संरचना बने जस्तो लाग्दैन, कानुन मात्रै छ दिन सक्ने, दिने पैसा कहाँबाट कुन फन्डबाट भन्ने त कसरी जान्छ, त्यस्तो त्यस्तो त केही छ भने हेर्नु होला, प्रावधान त हुने भित्रै जाने भनेको त प्रावधान नै त्यसो भए सङ्घबाट पनि जान सक्ने ऋण भनेको, तर त्यसको सम्बन्ध चाहिँ के भन्न गइसकेको छ जस्तो लाग्यो, त्यो चाहिँ होला अर्को तपाईँहरूको एकदमै महत्त्वपूर्ण अन्तर्गत क्लियर हुनुपर्ने टपिक छ, आर्थिक नीति मौद्रिक नीति भन्ने परीक्षाका लागि महत्त्वपूर्ण, यसमा अहिले भएका मोनिटरी पोलिसीका व्यवस्था सहित हाम्रो वित्त नीतिसँग कसरी कुरा हो त सम्बन्धित ज्ञान विगत परीक्षामा पनि मौद्रिक नीति र वित्त नीतिबाट प्राय एकैसँग आइरहने गर्थ्यो, बुझ्नु भएको छ कि अलिअलि यो विषय आर्थिक नीति भनेको मुलुकको अर्थतन्त्र के हो आर्थिक नीति भन्ने, आर्थिक नीति एकदमै महत्त्वपूर्ण यसको खम्बाको रूपमा चाहिँ यसरी हामीले हेर्न सक्छौँ, एउटा वित्त नीति अर्को मौद्रिक नीति पनि भन्छ यही हो, अर्को चाहिँ के मौद्रिक मौद्रिक नीति, अब यसँग जोडिएका विषयहरू छन्, आर्थिक नीतिमा राजस्व नीति कर नीति कुराहरू पनि पर्छन्, वैदेशिक सहायता नीति पनि कुराहरू पनि पर्छन्, यसरी आर्थिक नीति चाहिँ ओभरअल राज्यको नीति हो, कस्तो किसिमको अर्थतन्त्र छ भनेर निर्देश गर्ने नीति नै आर्थिक नीति हो, उदारीकृत आर्थिक नीति हो अथवा राज्य नियन्त्रित आर्थिक नीति, अनि वैदेशिक सहायताका सन्दर्भमा निजी क्षेत्रले कस्तो किसिमको भूमिका निर्वाह गर्छ भन्ने सन्दर्भमा राज्यले तय गर्ने ब्रड पोलिसीलाई हामीले आर्थिक नीति भन्छौँ, इकोनोमिक डिप्लोमेसी कस्तो भने राज्यको आर्थिक उद्देश्य के हो, वैदेशिक सहायता लगानी जस्ता कुराहरूलाई राज्यले कुन रूपबाट त्यसलाई लिने त भन्ने विषयमा व्याख्या गर्ने नीतिलाई हामीले आर्थिक नीति भन्छौँ, यस्ता ओभरअल रूपबाट राज्यले तय गरेका अथवा बृहत्तर नीतिहरू कार्यान्वयन गर्नको लागि यो नीतिको मर्म अनुरोध वित्त नीति र मौद्रिक नीतिहरू जारी गर्ने गर्दछ, वित्त नीति चाहिँ मुख्य गरी यो सार्वजनिक खर्च ऋण र आयसँग सम्बन्धित नीति हो, जसले अर्थतन्त्रमा रोजगारी सिर्जना गर्ने आर्थिक वृद्धि हासिल गर्ने जस्ता किसिमका उद्देश्यहरू राख्छ र अर्थतन्त्रबाट वित्तीय स्थायित्व यसको चाहनाको विषय हो, अर्को मौद्रिक नीति चाहिँ देशको मौद्रिक अधिकारीद्वारा जारी हुन्छ, हाम्रो सन्दर्भमा नेपाल राष्ट्र ब्याङ्कले वित्त नीति आए पश्चात त्यसलाई वार्षिक रूपमा जारी गर्न थालेको गर्छ, त्यसको अभ्यास चाहिँ हामीले 39 सालदेखि पाउँछौँ, त्यसलाई सार्वजनिक नीति गर्न थालेको, र वित्त नीति विशेष गरी एउटा सङ्कुचनकारी हुन्छ अर्को के विस्तारकारी, तर अहिले सब विश्वभरिको अभ्यास हेर्दा त्यो अर्थशास्त्रीय दृष्टिकोणको कुरा गरेँ मैले, अभ्यास हेर्दा वित्त नीति प्राय विस्तारकारी नै देखिन्छ, वित्त नीति नाम गरेको छुट्टै वित्त नीति हाम्रो नेपालमा प्रकाशन हुने र कार्यान्वयन गर्ने अभ्यास देखिन्न, वित्त नीति वार्षिक रूपमा जारी गरिने नीति तथा कार्यक्रमको मर्म अनुरूपको वार्षिक बजेटलाई हामी वित्त नीतिको रूपमा हेर्छौँ, यस्तै आवधिक योजनामा पनि सार्वजनिक खर्च ऋण र सार्वजनिक आयको टोल्सहरू पनि गरिने हुँदा यो आवधिक योजना पनि एउटा पिरियोडिक अथवा आवधिक किसिमको वित्त नीतिको रूपमा रहेको हुन्छ, त्यहाँ चाहिँ के भन्छ वित्त नीतिसँग सम्बन्धित टोल्सहरू समाविष्ट हुन्छ, यसरी बुझौँ यसलाई, र यो मौद्रिक नीति चाहिँ देशको राष्ट्रिय ब्याङ्क अथवा केन्द्रीय ब्याङ्कद्वारा जारी गर्छ, यसले चाहिँ मनी सप्लाईलाई व्यवस्थित गर्छ, मुद्राको प्रदाय भन्छ यसको शब्द चाहिँ मुद्रा प्रदाय मनी सप्लाई, मुद्राको आपूर्ति अथवा यसको माल र आपूर्तिलाई एउटा मानसिक सीमाभित्र राख्ने गरी मौद्रिक अधिकारीद्वारा जारी गरेको कार्यान्वयन पोलिसी चाहिँ मनिटरी पोलिसी हो। यसमा चाहिँ मुद्रासँग सम्बन्धित विभिन्न औजारहरू मुद्रालाई मनी सप्लाईले व्यवस्थित गर्ने टोल्सहरू प्रयोग गर्छौँ। त्यसमा अहिले हामी अहिलेको व्यवस्था के छ, कति कति प्रतिशत कसले राख्छ, अनुदान तरलमा मौजा के छ, यी कुराहरूका प्रोभिजनहरू छन्। ब्याङ्क दरको व्यवस्थाहरू के छन्, यो हामीले राज्य ब्याङ्कले प्रयोग गरेको छ भन्ने कुराले हेरौँला। त्यो विशेषता तपाईँलाई सोध्न सक्छ। यसरी चाहिँ हामीले यी तिनवटा नीतिलाई बुझ्न सक्छौँ। अब थोरै थोरै यसको परिचय चाहिँ लेखाउँ। यो चाहिँ तपाईँको कोर्सको 2.6 हो अर्थतन्त्रको विकासको समग्र पक्षमा राज्यद्वारा अवलम्बन गर्ने नीतिलाई आर्थिक नीति भनिन्छ। यो समष्टिगत आर्थिक नीतिको रूपमा रहेको हुन्छ। यो चाहिँ माइक्रो इकोनोमिक पोलिसीको रूपमा हुन्छ, यो ब्रड हुन्छ, आर्थिक नीतिको रूपमा रहेको हुन्छ। अर्कोमा आर्थिक नीतिले अर्को स्टेटमेन्टमा आर्थिक नीतिले मुलुकको आर्थिक व्यवस्थापनका लागि मार्गनिर्देश गर्दछ। आर्थिक नीतिले मुलुकको आर्थिक व्यवस्थापनका लागि मार्गनिर्देश गर्दछ। जस अन्तर्गत करको स्तर निर्धारण तथा राजस्वसँग सम्बन्धित कुरा यसमा पर्ने भयो। करको स्तर निर्धारण, मुद्राको आपूर्ति व्यवस्थापन, वैदेशिक सहायता तथा लगानी, वैदेशिक सहायता तथा लगानी, वार्षिक बजेट, वित्त नीतिको रूपमा हुने वार्षिक बजेट लगायतका नीतिहरू मार्गदर्शन गर्न सक्छ। ती नीति कस्ता बन्नुपर्छ भन्ने कुरा चाहिँ यसले बाटो देखाउँछ। अर्थमा आर्थिक नीतिलाई अब संविधानमा तपाईँले अर्थ उद्योग वाणिज्य नीति भनेर पढ्नुभयो, राज्यको आर्थिक उद्देश्य भनेर पढ्नुभयो। त्यसैले संविधान मूल कानुनले नि कस्तो किसिमको हाम्रो बाटो हो, राज्यले अर्थतन्त्रमा के गर्ने वा नगर्ने भन्ने विषयको हाम्रो चाहिँ मार्ग या रुट हो भन्ने कुरा पनि यसले दिन्छ। त्यसैले आर्थिक नीतिलाई देशको संविधान मूल कानुन संविधान मूल कानुन मै राज्यको अर्थतन्त्र कुन स्वरूपको रहने भन्ने निर्दिष्ट गर्ने नीतिको रूपमा लिइन्छ। जसअनुसार उदारीकृत आर्थिक नीति वा राज्य नियन्त्रित स्टेट कन्ट्रोल पोलिसी के हो, राज्य नियन्त्रित उदारीकृत आर्थिक नीति वा राज्य नियन्त्रित राज्य स्टेट कन्ट्रोल उदारीकृत लिबरलाइजेसनमा अप्नाएको उदारीकृत नीति वा राज्य नियन्त्रित आर्थिक नीति के हो भन्ने स्पष्ट गरिएको हुन्छ। अर्को अर्थव्यवस्थामा स्वस्थ आर्थिक क्रियाकलापहरू सञ्चालन गर्नका लागि अर्थतन्त्रमा स्वच्छ आर्थिक क्रियाकलाप गर्नका लागि आर्थिक नीति महत्त्वपूर्ण हुन्छ। जसले विश्व अर्थतन्त्रमा सम्बन्धित मुलुकले अवलम्बन गर्ने आर्थिक नीति सम्बन्धित मुलुकले अवलम्बन गर्ने आर्थिक नीति समेत आधार प्रदान गर्दछ, आधार उपलब्ध गराउँछ। यति कुरा भनेपछि नोटमा तपाईँले यसका विशेषताहरू उद्देश्य भनेर आफ्नो यसलाई संसदीय भन्नुभयो। अब नर्मल द्वितीय नीतिमा यसका पोलिसी के हो त अफिसियल पोलिसी भन्ने बित्तिकै तिनवटा कुराको मैले भनिसकेँ। त्यो तिनवटा टुल्स प्रयोग गरेर राज्यद्वारा उपचार गर्ने नीति वित्त नीति, अब त्यो वित्त नीति अहिलेको आर्थिक नीतिको मर्म वित्त अहिलेको आर्थिक नीतिलाई आधार मान्दै हामीले वित्त नीति जारी गर्ने गर्छौँ। अर्थतन्त्रमा सार्वजनिक खर्च आय र ऋण व्यवस्थापन गर्ने सार्वजनिक खर्च आय र ऋणको व्यवस्थापन गर्ने नीतिलाई वित्त नीति भनिन्छ। जुन समष्टिगत आर्थिक नीति भनेको अघिको जुन चाहिँ हाम्रो माइक्रो इकोनोमिक पोलिसी जुन थियो समष्टिगत आर्थिक नीतिको प्रमुख खम्बाको त्यहाँ दुईवटा खम्बा हामीले हेरेका छौँ। त्यसमध्ये एउटा खम्बा प्रमुख खम्बा अर्कोमा वित्त नीति अर्थतन्त्रमा वाञ्छित नतिजाहरू हासिल गर्न अथवा अर्थतन्त्रलाई एउटा राम्रो बनाउनको लागि वाञ्छित नतिजा हासिल गर्न जारी जनता कार्यान्वयन गर्ने गरिन्छ। जुन सरकारले वार्षिक रूपमा जारी गर्ने बजेट मार्फत कार्यान्वयन भएको हुन्छ। बजेट मार्फत कार्यान्वयन भएको हुन्छ। अर्को वित्त नीतिका उपकरण मार्फत वित्त नीतिका उपकरण मार्फत जनताबाट राशि सङ्कलन गर्ने तथा सार्वजनिक खर्च मार्फत जनताको हितमा परिचालन गर्ने गरिन्छ। जनताको हितमा परिचालन गर्ने अर्कोमा अर्थतन्त्रमा वित्त नीति अर्थतन्त्रको वित्त नीति संकुचनकारी र विस्तारकारी हुने अर्थशास्त्रीय दृष्टिकोण संकुचनकारी र विस्तारकारी हुने अर्थशास्त्रीय दृष्टिकोण रहे तापनि Thank you. यसोभरि विस्तारकारी वित्त नीतिको नै बढी प्रयोग छ। विस्तारकारी वित्त नीतिको नै बढी प्रयोग छ, अर्थात् यो इन्क्रिमेन्टलमा हुन्छ। र कहिले काहीँ इन्फ्लेसन अत्यधिक अवस्थामा भयो, म लिक्विडिटी बढी गयो, त्यसलाई कन्ट्रोल गर्नु पऱ्यो भन्ने चाहिँ अब त्यसका हामी अलिक सङ्कुचनकारी ढङ्गबाट अलिक त्यो मोडलबाट जान सक्छौँ। त्यो चाहिँ वित्त नीति। अब यो वित्तीय नीतिका उद्देश्यहरू लेखिहाल्नुहुन्छ, त्यसमा रोजगारी सिर्जना गर्ने, आर्थिक वृद्धि गर्ने, सामाजिक न्याय काम गर्ने, यिनै कुराहरू लेखौँ जुन हामीले हिजोका क्लासमा छलफल गऱ्यौँ। अब मौद्रिक नीति, मौद्रिक नीति मनिटरी पोलिसी। अब यो मौद्रिक नीति भनेको मुद्रा प्रणाली भनिसक्यो, मनी सपोर्ट, मुद्राको माग र आपूर्ति व्यवस्थित, बजारले कति माग छ अनि बजारबाट त्यो माग अनुसार सप्लाई व्यवस्थित हुन सक्छ कि सक्दैन भन्ने ढङ्गबाट जारी गरिने नीति चाहिँ मौद्रिक नीति हो। मौद्रिक नीति पनि अब शास्त्रीय दृष्टिकोणमा अघि भने जस्तै संकुचनकारी र विस्तारकारी नै हुनुपर्छ भन्ने छ, तर संसारभरिको अभ्यास हेर्दा मौद्रिक नीति न त संकुचनकारी न त विस्तारकारी, यो चाहिँ अर्को नयाँ किसिमको सहजकारी केज पोलिसी भन्छ, केज पोलिसी प्रयोग हुने। सहजकारी भनेको वार्षिक रूपमा जारी गरिने बजेटका लक्ष्य र उद्देश्य हासिल गर्ने गरी त्योसँग कम्प्याटेबल हुने गरी मौद्रिक नीति जारी हुन्छ। जस्तो अहिलेको हाम्रो बजेट हेर्नुभयो भने 8.5% वार्षिक आर्थिक वृद्धि दर हुने भनेर बजेट आएको थियो, अनि मौद्रिक नीति फेरि पढ्नुहोस्, बजेटले तय गरेको 8.5% लक्ष्य सफल हुने गरी मौद्रिक नीति कार्यान्वयन गर्छ भनेर लेखिएको छ। त्यसरी यो सहजकारी वित्त नीतिलाई सरल हुने ढङ्गका मौद्रिक नीतिहरू प्रयोगमा छन् संसारमा। त्यसैलाई नै अर्थतन्त्रमा मुद्रा प्रदायलाई व्यवस्थित गर्नका लागि मौद्रिक अधिकारी, यो मौद्रिक अधिकारी भनेको चाहिँ हरेक मुलुकको र केन्द्रीय ब्याङ्क भन्ने हुन्छ अर्थ लाग्छ, मौद्रिक अधिकारीद्वारा जारी गरिने जारी कार्यान्वयन गर्ने नीतिलाई मौद्रिक नीति भनिन्छ। मौद्रिक नीति भनिन्छ। अर्को स्टेटमेन्टमा मौद्रिक नीतिले अर्थतन्त्रको मौद्रिक व्यवस्थापन ब्याज दर व्यवस्थापन वित्तीय क्षेत्र सुदृढीकरण विदेशी विनिमय व्यवस्थापन वित्तीय क्षेत्र सुदृढीकरण विदेशी विनिमय व्यवस्थापन र वित्तीय पहुँच अहिले हाम्रो मोनिटरी पोलिसी अध्ययन गर्नुभयो भने यिनै च्याप्टरहरू छन्, यी विषयमा यसो गर्छु भनेको छ। वित्तीय पहुँच कायम, वित्तीय पहुँच प्रवर्तन गर्ने जस्ता विषयहरूलाई समेट्छ भने अर्कोमा अर्थव्यवस्थामा मूल्य आम्दानी र रोजगारीको स्तरलाई यसरी मूल्य स्थिरता काम गर्ने नै मूलभूत कुरा हुन्छ। त्यसैले अर्थव्यवस्थामा मूल्य आम्दानी र रोजगारीको स्तरलाई अनुकूल बनाउँदै आर्थिक तथा व्यावसायिक क्रियाकलाप व्यवस्थित र सञ्चालन गर्न आर्थिक तथा व्यावसायिक क्रियाकलाप व्यवस्थित गर्न मौद्रिक नीति केन्द्रित रहेको हुन्छ। क्रियाकलाप व्यवस्थित गर्न मौद्रिक नीति केन्द्रित रहेको हुन्छ। अर्को एउटा सैद्धान्तिक कुरासँग व्यावहारिक कुरा जोडेर हेर्दा अर्थशास्त्र दृष्टिकोणमा of the sanskrit dristikona arthatantra ko swasthata ka lagi विस्तारकारी र सङ्कुचनकारी मौद्रिक नीति विस्तारकारी र सङ्कुचनकारी मौद्रिक नीति को अभ्यास गरिने मानिएता पनि वित्त नीतिका लक्ष्य अनुकूल हुने गरी वित्त नीतिका लक्ष्य अनुकूल हुने गरी सहजकारी मौद्रिक नीतिको विश्वव्यापी अभ्यास पाइन्छ। सहजकारी वित्त नीति सहजकारी मौद्रिक नीतिको विश्वव्यापी अभ्यास पाइन्छ। अब जस्तो वार्षिक रूपमा अर्थमन्त्रीले बजेट ल्याउनु भयो, बजेटलाई सपोर्ट हुने गरी मौद्रिक नीति चाहिएको, तपाईँले त्यो विस्तार हुनुभयो, अर्थतन्त्र इन्फ्लेसन पढ्ने भयो भन्ने कुराबाट मात्र आफ्नो मौद्रिक नीति तन्त्र गर्ने भयो भने गभर्नरलाई कारवाही गरिदिनुहोस् नेपालमा मात्र भनेको त्यसरी त्यस्तो देखिन्छ। त्यसैले राज्यले के चाहिरहेको छ अर्थतन्त्र रोजगारी सिर्जना गर्ने आर्थिक वृद्धि गर्ने भने त्यस्ता किसिमले कसरी लिक्विडिटी बढी बढाउने त भन्ने किसिमको अभ्यास छ। अब यसका तपाईँले अन्तर सम्बन्ध र भिन्नताका विषयहरू परीक्षाका क्षेत्रहरू भन्ने यसका उद्देश्यहरू विषय मैले भनेन। अब अहिलेको हाम्रो मौद्रिक नीतिका भएका कुराहरू चाहिँ सरसर्ती तपाईँले बुझ्नुहोस्, मूलभूत कुराहरू मैले यहाँ राखिदिएको छु, अनि त्यसमा अन्तर सम्बन्ध के हुन्छ, भिन्नता के हुन्छ, मौलिक रूपमा भन्छ, ध्यानपूर्वक सुनेर बुझ्दा हुन्छ। ल मौद्रिक यो चाहिँ अलिक टेक्निकल कुरा छ कि विशेषताहरूमा त्यसले बुझाउनु पर्ने भएकाले यसो गर्नुहुन्छ। अब छिहत्तर सतहत्तरको मौद्रिक नीतिका विशेषताहरू क्वेसन यस्तो मात्रै धेरै पटक सोधेको थियो, पहिलो सम्बन्धित वर्षको जुन वर्ष परीक्षा हुन्छ त्यो वर्षका मौद्रिक नीतिका विशेषता। ब्याङ्क दर भन्ने बुझ्नुहुन्छ के हो ब्याङ्क दर? राष्ट्र ब्याङ्कले दिने ब्याज दर, ब्याङ्कहरूको ब्याङ्क राष्ट्र ब्याङ्क हो। अब ब्याङ्कहरूलाई आवश्यक पर्ने अन्तिम ऋणदाता उयो अन्तिम ऋणदाताले ब्याङ्कलाई ऋण दिँदैछ अरे भने ऋणे अन्तिम ब्याज दर चाहिँ तोकिरह 6% छ। अब तपाईँले त्यो सङ्कुचनकारी विस्तारकारी भन्ने बुझाउ, यदि ब्याज दर चाहिँ ब्याङ्क दर हाम्रो 8% भयो भने सङ्कुचनकारी कि विस्तारकारी? सङ्कुचनकारी हो, पनि सप्लाई त्यसले कम बनाउँछ, बढी ब्याज दिएर त ऋण दिँदैन नि ब्याङ्क, त्यसरी त्यो रेट अफ ल यही छ। एउटा अन्तिम ऋणदाता सुविधाको रूपमा ब्याङ्क दर 6% काम गर्छ, एउटा विशेषता यो अन्तिम ऋणदाता सुविधाको रूपमा ब्याङ्क दर 6% स्प्रेड दर भन्ने बुझ्नुहुन्छ? स्प्रेड दर के हो? ऋण र ऋण दिँदा दिने ब्याज र आफ्नो डिपोजिटमा दिने ब्याजको फरक हो, अर्थात् निश्चित र कर्जामा दिने ब्याजको अन्तर ब्राकेटमा स्प्रेड दर 4 कति छ? 4.5% निश्चित र कर्जामा दिने ब्याज दर 4.5% अनिवार्य नगद अनुपात भन्ने बुझ्नुहुन्छ? सिआरआर अनिवार्य नगद अनुपात चाहिँ यो ब्याङ्कमा कायम गर्नुपर्ने लिक्विडिटी हो 4%, यो 4% छ, यो लगेर कहाँ राख्ने हो? एनआरबी ब्याज पाउँछ पाउँदैन नि यसमा पाउँदैन, ब्याज नपाउने हो यसको ब्याज पाइन्छ। अर्को वैधानिक तरलता अनुपात यो चाहिँ अघिल्लो वर्षको मन्ट्रेट पोलिसीमा जे छ त्यही नै हो, त्यसलाई वैधानिक तरलता अनुपात वाणिज्य ब्याङ्क विकास ब्याङ्क र वित्तीय संस्थाका लागि क्रमशः 10.8 वाणिज्य ब्याङ्क विकास ब्याङ्क र वित्त कम्पनीका लागि क्रमशः 10.87%। अर्को विपन्न वर्ग कर्जा कति छ, विपन्न वर्गमा कति कर्जा प्रवाह गर्नुपर्ने भन्ने छ, कुल कर्जा प्रवाहको 5% अनिवार्य। विपन्न वर्ग कर्जा कुल कर्जा प्रवाहको 5% अनिवार्य। अर्को प्राथमिकता क्षेत्रमा कर्जा, प्राथमिकता क्षेत्र भनेको के हो न, कृषिमा कति गर्नुपर्छ, 10%। कुल कर्जाको कृषि क्षेत्रमा कम्तीमा 10, ऊर्जा र पर्यटनमा 15%। ऊर्जा र पर्यटन एकै ठाउँ छ, ऊर्जा र पर्यटनमा 15%। यो चाहिँ 78 सालमा साँगो साँगो सम्ममा त्यति पर्याप्त हुन्छ भनेर पढेको छ। अर्को अर्को यसको नयाँ व्यवस्था चाहिँ नेपाली नागरिकसँग रहेको सुन ब्याङ्कमा निक्षेपको रूपमा जम्मा गर्न सक्ने, सुन लगेर राख्यो भने ब्याज पाउने भन्ने छ, सुन पनि पैसा जस्तै हुन्छ भन्ने व्यवस्था, नयाँ व्यवस्था। नेपाली नागरिकसँग रहेको सुन ब्याङ्कमा निक्षेपको रूपमा जम्मा गर्न सक्ने, र अर्को चाहिँ ब्याङ्क वित्तीय संस्थाले विदेशबाट विदेशी मुद्रा लिन पाउने कि नपाउने, कति पाउने। ब्याङ्क वित्तीय संस्थाले विदेशबाट आफ्नो प्राथमिक पुँजीको 100% विदेशी मुद्रामा ऋण लिन पाउने, यो पनि नयाँ व्यवस्था हो, 100% विदेशी मुद्रामा ऋण लिन पाउने। र अर्को व्यवस्था डिजिटाइजेसन स्ल्यास फिनटेक, डिजिटाइजेसन स्ल्यास FINTECH, फिनटेक भनेको के हो, फाइनेन्सियल टेक्नोलोजी भनेको, फिनटेकको उपयोग गरी उपयोगबाट विद्युतीय माध्यमबाट गरिने भुक्तानीलाई अभिवृद्धि गर्दै विद्युतीय माध्यमबाट गरिने भुक्तानीलाई अभिवृद्धि गर्दै नगद कारोबारलाई क्रमशः घटाउँदै लैजाने नीति। अब यहाँनिर बुझ्नुपर्ने केही कुराहरू छन्, तपाईँहरूलाई मौद्रिक नीतिका विशेषता लेख्नुहोस् भनेका बेला मात्र यी कुरा लेख्ने होइन, कति बेला लेख्नु अन्त वित्त नीति र मौद्रिक नीति बिचको अन्तर सम्बन्धलाई केलाउँदै अहिलेको 76-77 मौद्रिक नीति र वित्त नीति बिचको अन्तर सम्बन्ध प्रस्ट्याउनु भन्दा यी कुरा लेख्ने हो, सक्नुहुन्छ त भाषा मिलाउनु, एक्जाम्पल दिन्छु त्यहीँबाट सक्नु, यो कुरा मैले पेन्सिल लेखाएको होइन, यो क्वेसन आइरहन्छ। अब विपन्न वर्गको उत्थान गर्ने राज्यको वित्त नीतिको के उद्देश्य हो, विपन्न कर्जा वर्ग भनेको छ उसले, ऊर्जा पर्यटन कृषि राज्यको वित्त नीतिका के हुन्छ, विकासका प्राथमिकताका क्षेत्र हो, त्यसैले वित्त नीति मार्फत ऊर्जाको विकास गर्ने चाहना जुन बोलेको छ त्यसलाई प्रमोसन गर्ने गरी हामीले प्रमोसन गर्ने गरी मौद्रिक नीतिले ऊर्जा क्षेत्रमा कृषि क्षेत्रमा कर्जा प्रवाह गर भनिदिएको छ, त्यसैले यहाँ पनि अन्तर सम्बन्ध यहाँ गाँसिन्छ भनेर जान्छ। अर्को त हामीले के भन्छ डिजिटल नेपालको परिकल्पना वित्त नीतिमा छ, पढ्नु भएको छ होइन बजेट, डिजिटल नेपालको परिकल्पना गरेको छ उसले, डिजिटाइजेसनको कुरा गर्यो। अर्को चाहिँ सम्पत्ति शुद्धिकरण अथवा यस्ता किसिमको अपराधहरूको नियन्त्रण गर्ने वित्त नीतिको चाहना हो, त्यसैले उसले नगद कारोबारलाई के गर्दै जानुभयो, घटाउँदै विद्युतीय कारोबारलाई प्रवर्तन गर्ने, त्यसैले यिनीहरू बिचमा चाहिँ अन्तर सम्बन्ध छ, वित्त नीतिका ग्राहकका चाहना अनुसार नै यो छ। अर्को क्वेसन चाहिँ वित्त नीति अनुसार नै सरकारी नीतिको रूपमा मौद्रिक नीति रहेको हुन्छ भन्ने कुरालाई हाम्रो अभ्यासका आधारमा पुष्टि गर्नुहोस् भन्ने क्वेसन आउन सक्छ, त्यो बेला पनि त्यसैले यो इन्फर्मेसन भएपछि तपाईँले अन्तर सम्बन्ध पनि लेख्न सक्नुहुन्छ, संस्कारी नीति रूपमा मौलिक नीति छन् भन्ने कुराहरू पनि लेख्न सक्नुहुन्छ, तर पुष्टि गर्ने तथ्य तथ्याङ्क चाहिँ चाहिन्छ। अब अन्तर सम्बन्ध त परेन जान्नु परेन, एकअर्कालाई सेयर गर्छ, मोनिटरी पोलिसीबाट पनि माइक्रो इकोनोमिक इन्डिकेटर आउँछ, रिपोर्ट आउँछ, त्यसको आधारमा बजेट बन्छ। बजेट बनाउँदाखेरि तपाईँले यसका अन्तर सम्बन्ध केलाउँदा चाहिँ तर्जुमा र कार्यान्वयनलाई हेर्नुहोस्। तर्जुमा गर्दा मौद्रिक नीतिले वित्त नीतिलाई कहाँ सहयोग गर्छ? माइक्रो इकोनोमिक इन्डिकेटर बनाउँछ जुन समष्टिगत आर्थिक परिसूचक, त्यति बेला नेपाल राष्ट्र ब्याङ्कद्वारा प्रकाशन गरेका इन्डेक्सहरू अथवा हाम्रा रिपोर्टहरू हामीले अध्ययन गर्छौँ। यस्तै हामीले स्रोत अनुमान समितिमा राष्ट्र ब्याङ्कको को हुन्छ, गभर्नर सेक्रेटरी टिम हुन्छ, त्यो टिममा बसेर हामीले यसरी गर्छौँ, अन्तर सम्बन्ध त्यो देखाउन सक्नुहुन्छ। र अरू भिन्नताको पार्टीमा चाहिँ एक बिच राखेर पाँच छवटा कुराहरू लेखिदिनु। भिन्नता के छ? मौद्रिक नीति र वित्त नीति बिच मूलभूत भिन्नता के? एउटा कसले जारी गर्छ भन्ने भिन्नता हो, एउटा सरकारले अर्को देशको मौद्रिक अधिकार, अर्को कहिले जारी हुन्छ भन्ने भिन्नता, कहिले वित्त नीति हो त्यति बेला जारी पनि हो, अर्को चाहिँ वित्त नीति जारी भए पश्चात चाहिँ गाइडलाइन्स, अर्को अर्को मूल उद्देश्य के हो? भिन्नताको कुरा, वित्त नीतिको मूलभूत उद्देश्य के हो, मौद्रिक नीतिको प्रमुख उद्देश्य के हो, भिन्न भन्ने गरी भन्नुहोस् त। वित्त नीतिको मूलभूत उद्देश्य इकोनोमिक ग्रोथै हो, त्यसैले त वित्त नीति हो, त्यसको विशेषै त्यही हो, आर्थिक वृद्धि हो। मौद्रिक नीतिको मुख्य विशेषता चाहिँ मूल्य स्थिरता हो, मूल्य स्थिरता कायम गर्ने अथवा मनी सप्लाईलाई व्यवस्थित गर्ने। त्यसैले तपाईँले कहिले कसले के र मूलभूत उद्देश्य भन्ने कुरालाई जानुहोस्, र माथि अन्तर सम्बन्धमा यहाँहरूले छुट्याउनै नहुने कुरा, चाहे मौद्रिक नीति होस् चाहे वित्त नीति होस्, दुवैको अन्तिम गन्तव्य इकोनोमिक या फाइनेन्सियल स्टेबिलिटी नै हो। अर्थतन्त्रमा वित्तीय अथवा आर्थिक स्थायित्व कायम गर्दै अर्थतन्त्रलाई सबल बनाउने नै यिनीहरू केन्द्रित हुन्छन् भन्ने लाइनबाट कन्क्लुजनतिर देख्न सक्नुहुन्छ। अब त्यो पनि भिन्नता भिन्ने फरकै कुरा हो, होइन? अब भ्यालु कति हुन्छ भनेर हो, मैले तपाईँ भ्रम पारेको अलिकति लेख्न अलि हो कि होइन सुने जस्तो लाग्छ भने तपाईँहरू दुविधा रहेका केही कुराहरू मेरो आफूले अनुभूति दिएको भन्छ त्यो बजेट भनेको के बुझ्नु गभर्मेन्टको फाइनेन्स मिटर यो भ्रम भनेको मैले पनि त्यही पालो बसेको थिएँ आयुर्वेदको विवरण बजेट भनेर। अब यो चाहिँ बजेट भनेको आयुर्वेदको विवरण भन्दा पनि यो चाहिँ सरकारको खर्चको सर्ट टर्म योजना हो। अब लेख्ने त्यसरी अब खर्च कति गर्ने भनेर कहाँ कहाँ जुटाउने भन्ने कुराहरू पछि स्रोत आन्दोलन गर्छ। त्यसरी यो आयुर्वेदको विवरण भनेर त्यतातिर लेखिरहँदा त्यति गजब चाहिँ नहुँदो रहेछ। खर्च हो कि पहिले पहिले हामी बजेट बनाउँदा पनि कति सिलिङमा खर्च गर्ने, 15 खर्ब हो भने अब 17 खर्ब कति अहिले हामीले स्रोत अनुमानले बनायो, सिलिङ गइसक्यो। अब आगामी वर्षको कहाँ कहाँ के खर्च गर्ने भनेर योजना बनाइन्छ। त्यसैले बजेट भनेको सरकारको अल्पकालीन अथवा निश्चित अवधि 1 वर्ष जेनरली कहीँ 6-6 महिनासम्म पनि बनाउने अभ्यास छ। त्यसैले त्यसको खर्चको योजना हो। सो खर्च गर्नका लागि यसका स्रोतहरू समेत यसमा आङ्कलन हुन्छ भनेर पछाडि अलिक गौन रूपमा त्यसलाई लेखिदिन्छ। त्यसो गर्यो भने चाहिँ अलिकति तपाईँको फरक पनि आउँछ। आइरहेको विवरण खरिदारले पनि त्यही लाग्छ, नासुले पनि त्यही आइरहेको विवरण अनुमानित भनेको हुन्छ। त्यसरी यो चाहिँ खर्चको अल्पकालीन योजना हो जसमा त्यो खर्च गर्ने स्रोतहरू खुलाइएका हुन्छन् भन्ने कुरा पछाडि देखिन्छ। बजेटमा त्यति एउटा बजेट सरकारको खर्च सम्बन्धी अल्पकालीन योजना हो जसमा जो चाहिँ सर्ट टर्म एक्सपेन्डिचर प्लान भन्छ यसलाई, जसमा उक्त खर्च सम्बन्धी खर्चका लागि स्रोतको आङ्कलनसहितको विवरण अनुमान गरिएको हुन्छ। यो नामै बजेटेड भनेपछि एक्सपेक्टेड हो कि अनुमानित एक्चुअल हुन्न, अनुमानित गरिएको हुन्छ, अनुमान गरिएको हुन्छ, अर्को यहाँले त्यो बजेट चक्र विषयमा जाँदै गर्दा बजेटलाई बुझ्दा या सेकेन्ड पेपरमा पनि काम लाग्ने विषय। अब बजेट चाहिँ इको पोलिटिकल डकुमेन्ट, यो इको पोलिटिकल डकुमेन्ट हो, आर्थिक कुरा हुन्छ, अर्थतन्त्रको चित्रण हुन्छ, त्यसैले राजनैतिक सरकारबाट ल्याउनु हुँदा यो अर्थ राजनीतिक दस्तावेज, बजेट सरकारको अर्थ राजनीतिक दस्तावेज। अर्थ राजनीतिक दस्तावेज हो जसलाई मिरर अफ इकोनोमी भन्छ, अर्थतन्त्रको ऐना, अर्थतन्त्रको ऐनाको रूपमा लिन्छ। यसै मैले सबै कलेज सबै अलिक ध्यान गएको छैन भनेर भने अरू त्यहाँको कुराहरू पनि छँदैन। बजेट चन्द्रमा पनि अलिकति त्यहाँनिर कोर्समा चिन्ता कुराहरू भनेको छ, अहिले अलिक बनाइदिएको छु त्यसलाई चाहिँ। चक्र भन्ने बित्तिकै एउटा चक्र पनि जानुहोस्, यहाँ अनुमानमा स्वीकृतिदेखि लिएर अनुमान गर्ने पेस गर्ने, त्यसपछि के गर्ने, संसदले स्वीकृति लिने, संसदले स्वीकृतिपछि कहाँ लाग्ने, कार्यान्वयनमा लाग्ने, कार्यान्वयनपछि के गर्ने, लेखाङ्कन गर्ने संवेद सामने गर्दैदेखि यो भागानी शब्द गर्नु पऱ्यो, लेखाङ्कनपछि के गर्ने, मूल्याङ्कन, अहिले मासिकको बाटो मूल्याङ्कन, यो चौमासिक अर्धवार्षिक मूल्याङ्कन छ, बजेटको प्रगतिका मूल्याङ्कन समीक्षा यो गर्ने, मूल्याङ्कनका कामहरू चलिसकेपछि आफ्नो वर्ष सकिन्छ के गर्ने, लेखाङ्कन लेखा परीक्षण समय आउँछ यहाँ चौमासिक गरेर, अर्को चाहिँ अन्तिम लेखा परीक्षण र प्रतिवेदन हुन्छ, अन्तिम लेखको प्रतिवेदन यो भएपछि त्यसको बजेटको एउटा चक्र पुरा हुन्छ, बजेट चक्र यी स्टेपबाट यस्तै चित्र बनाएर मैले व्याख्या गरिदिएको छु। व्यवहारिक कुरा चाहिँ यही हो यसै गरी, तर बजेट चक्र भन्नाले त्यहाँ अलिक अन्तिम अलि अधुरो अधुरो कता कता लेखिरहेको पाइन्छ, भएको र भोलि तपाईँले गरेर गर्ने व्यवहारिक कुरै चक्र। बजेट तर्जुमा प्रक्रियाका चाहिँ प्रारम्भिक स्रोतको अनुमानपछि बजेटको सीमा सिलिङ निर्धारण हुन्छ, क्षेत्रगत सीमाङ्क निर्धारण हुन्छ, क्षेत्रगत सीमाङ्क निर्धारण तयार भएपछि सम्बन्धित मन्त्रालय कार्यालय आयोजनाहरूलाई त्यसको सीमा पठाइन्छ, त्यसलाई छोटो बनाउनुहोस्, त्यहाँ 14-15 स्टेपहरू बनाउन सकिन्छ, त्यसलाई अत्यन्तै छोटो बनाउनुहोस् क्षेत्रमा, र तर्जुमामा बजेटका यो सिलिङ गरिसकेपछि प्रस्ताव आउँछ, इकाइगत कार्यालयगत आयोजनागत प्रस्ताव आउँछ, अब विभागसँग सम्बन्धित छ भने विभागमा जानुपर्छ, अन्त डाइरेक्ट मन्त्रालयको आयोजना छ भने मन्त्रालयमा पनि डाइरेक्ट जानु सक्यो, ती प्रस्ताव जान्छ। अब प्रस्ताव गएपछि कार्यालयगत रूपमा या आयोजनागत रूपमा डाइरेक्ट छलफल पनि हुन सक्छ विभागको मार्फतबाट पनि हुने गरेको छ, र विभागको मन्त्रालयमा पनि प्रस्ताव गएपछि चाहिँ अब अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा छलफल हुन्छ, नीतिगत विषयमा बजेटको विषयमा ज्यादा र विकास खर्चसँग सम्बन्धित पूँजीगत खर्चका विषयहरूमा योजना आयोजनाका विषयमा राष्ट्रिय योजना आयोगमा र अर्थ मन्त्रालयमा कार्यक्रमगत शीर्षकगत छलफलहरू सँगसँगै चल्छ, त्यो छलफलमा चाहिँ रुटिन हुन्छ, अब रुटिन भन्नाले कुन लेन कसको कति बजे कुन टिममा र कुन शाखामा छलफल गर्ने भन्ने तोकिएको हुन्छ। अनि त्यहाँ गएर हामीले शीर्षकगत र प्रस्तावना अनुसारका छलफल गर्छौँ। त्यो छलफल गर्दै गर्दा हामीले वैदेशिक सहायता लगानी यी यस्ता विषयकाहरूमा पनि डाटाहरू चाहिँ तयारी भएको हुन्छ। विशेष गरी ऋण सुविधा कति आउने अनुसार कति आउने पनि तयार हुन्छ। र अन्तिम मस्यौदा तयार गरेर जेठ 15 गते अर्थमन्त्रीले सांसद समक्ष बजेट वक्तव्य दिनुहुन्छ सम्पर्कमा, र त्यसबाट संसदीय स्वीकृति प्राप्त भएपछि सामान्यदेखि कार्यान्वयनमा जान्छ। यो चाहिँ अन्तिम बजेट वक्तव्य संसदीय स्वीकृति बजेट तर्फमाको प्रक्रिया हो, यसरी बुझिदिने हो। अब यहाँनिरले लेख्न अलिकति ध्यान नपुगेको एउटा पाठ हुनसक्छ, बजेट तर्जुमा प्रक्रिया प्रायः सोधिरहने क्वेसन हो। बजेट तर्जुमा प्रक्रिया हिजोको जस्तो चाहिँ पेपरमा कागजमा लेखेर सीमा मार्गदर्शन परिपत्र पठाएर अनि फेरि खानबन्दी गरेर चिठी लाँदै गरेर चाहिँ होइन। एउटा सफ्टवेयर छ, त्यसलाई LMBIS भन्छौँ। LMBIS-बाटै अघि भनेका मेरा प्रोसेसहरू ती सबै कुरा हुन्छन्। LMBIS-बाटै ती प्रस्तावहरू माथि आउँछन्। LMBIS-लाई नै आधार मानेर त्यसैमा एन्ट्री भएका डाटाहरूमा हामीले छलफल गर्छौँ ल्यापटपमा कम्प्युटरमा खोलेर। त्यसैले तपाईँले बजेट तर्जुमा लाइन मिनिस्ट्री बजेटरी इन्फर्मेसन सिस्टमको प्रयोग मार्फत हुने गरेको छ। कम्प्युटरमा आधारित भन्नुहोस्, यहाँ तपाईँले प्रस्ताव गरेपछि एउटा इन्जिनियर पास हुनुहुन्छ, उसले क्लिक गरेर पठाउँछ, मन्त्रालय पुग्छ, अनि मन्त्रालयबाट उसले मन्त्रालयको सचिवले क्लिक गरेपछि फेरि अर्थ मन्त्रालयको एक्सेसमा गएर जान्छ। अनि छलफलका दिन हामीले त्यहीँ बसेर दुई पक्षहरू बिच भएर छलफल गर्छौँ। त्यस्तो हो, यो पोइन्ट चाहिँ लेख्न छोड्नुभयो भने तपाईँ अलिक पुरानै ढाँचामा पहिलेकै कुरा के के पढ्नु भएको रहेछ भन्ने अर्थ लाग्छ। अलिक अभ्यासी हो, पूर्ण रूपमै अहिले तपाईँ छ, यो सबै LMBIS-मा हाम्रो इन्टिग्रेसन छ, यसबाट नै बजेट बन्ने हो। अहिले अर्को चाहिँ PLMBIS भन्ने छ। अब हामी प्रोभिन्स PLMBIS भनेको अब प्रदेशमा पनि त्यो हामी गरिरहेका छौँ। अब अर्को चाहिँ STSA भन्ने पनि सुरु गर्यौँ क्यारे, होइन कदाचित मैले पढेको थिएँ एउटा डकुमेन्ट। STSA भनेको चाहिँ स्टेट भन्ने अर्थ लागेको रहेछ, त्यहाँ प्रदेश स्तरमा पनि अब यो TSAका कुराहरू जोडिरहेको छ। अनुदानलाई लिनुपर्छ। मैले एउटा चित्र सहितको स्थानीयको सातवटा स्टेप बनाइदिएको छु, त्यसलाई अध्ययन गर्नुहोस्। आउने वडा कार्यालयको छलफल ल्याउने, यस्तै सम्बन्धित आयोजना ल्याउने, त्यहाँ सब छलफलमा गएर अनि अनुदानमा चित्र कहिले दिन्छ नि क्याबिनेटमा त्यो नीति कार्यक्रम आएपछि हामी ल्याउनु पर्यो, अन्त संसदमा पेस गर्नु अगाडि यसका समस्या जाने सबै मान्छे आउनु पर्छ। बजेटको विषयमा अब नोटबाट हेर्छु, अनि तपाईँहरूको ध्यानै त पुगेको भनेर मैले केही कुराहरू चाहिँ मैले सुन्न सक्यो त तपाईँ हो।